अस्सलामु अलैकुम रहमतुल्लाह बरकातहू। असां हाणे सूरत पढ़ंदासूं अल हिजर। हिजर जी माना पथर आहे, पर हिजर हिकिड़ो इलाइक़ो हुयो समूद क़ौम जिते रहंदी हुई। पथरनि में जाम घर ठाहींदा हुआ समूद अल क़ौम जी। हुनजो सालेह अलैहिस्सलाम हुननि जो नबी हुयो। उनजे नाले ते हिजर जे इलाइक़े जे नाले ते आहे, पर हीअ सूरत में अजब जहिड़ियूं ॻाल्हियूं आहिनि। अलहमदिल्ला हिन मंझि अलाह ताला जेको फ़रमायो शैतान खे दिन सभिनी फ़रिश्तनि खे त सजदो कजांइ, जॾहिं मां रूह फूकियां पंहिंजो मुंहिंजो रूह फैज़ा नफ़क़त फी रूही, त पोइ हुनखे सजदो कयो। पोइ शैतान पंहिंजो इबलीस कोन कयो सजदो। पोइ हुनजो डायलॉग त मूंखे तूं इजाज़त ॾिए त आउं हिनखे अॻिते पोइ हीअं कयां, हेॾां कयां, हेॾां कयां। पोइ अलाह ताला हुनखे इजाज़त ॾेई छॾी आहे। सोरहें ॾींहं खां वठी असांजो लॻो पियो आहे बसि मसालो शैतान सां। शैतान असांखे बिगाड़ण में पंहिंजो कोशिशि घणी थो करे। पोइ असां बि जेको आहियूं सो असां कोन था घटि आहियूं शैतान जे पासे वठण मंझि। उन खां पोइ हिन ई सूरत मंझि अचे थी ॻाल्हि। ऐं ॿियो हिन सूरत में ख़ासि हज़रत लूत अलैहिस्सलाम जी ॻाल्हि आहे, हज़रत इब्राहिम जी ॻाल्हि आहे। ऐं उन खां पोइ हिन मंझि ॻाल्हि आहे पंहिंजो क़ुर शरीफ़ जेको आहे असां तोते ई नाज़िल कयो आहे। छा चइबो आहे सबन मिनल मसानी वल क़ुर अज़ीम हिन सूरत फातिहा असां तोते नाज़िल कई आहे जेका। ऐं उन खां पोइ हिननि में ॿियूं ॿियूं अहिड़ियूं सुहिणियूं मसल ॻाल्हियूं आहिनि। पोइ अलाह मसल हिनखे पढ़ूं था त छा بسم الله الرحمن الرحيم الف لام را تلك آيات الكتاب وقرآن مبين ربما يود الذين كفروا لو كانوا مسلمين ذرهم يأكلوا ويتمتعوا ويلههم العمل فسوف يعلمون وما أهلكنا من قرية إلا ولها كتاب معلوم وما تسبق من أمة أجلها وما يستأخرون وقالوا يا أيها الذي أنزل عليه الذكر إنك لمجنون رحمتك إن شاء الله चवंदा त तूं मजनून आहीं कुरेश जेके आहिनि उन वक़्तु जेके लौमातीनादीन छाला मलाइक न रहंदा अथई पाण सां गॾु सचो जीअं ताला जवाबु न ॾिए थो मानूनज़ीन إِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ یہ نائی نمبر آیت آئے إِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ اسان ہی ذکر یعنی قرآن لاتھو آئے ہیں اسین جا محافظ آئیوں قیامت دین تائیں ان کے حفاظت کرن وارا تورات انجیل فلانا فلانا سب کتاب ذکر ہیں انہوں میں تحریف تھی ہوئی انہوں میں گھٹ ود مارنم گالیوں پانچ وجی شریوں पर हिन क़ुर शरीफ़ में अलहमदिल्ला 1441 साल हिजरत खे हुन खां अॻु में 13 साल एतिरा सभई साल थी हलिया। ज़बर ज़ेर पेश जो जेको फ़र्क़ु न आहे, लफ़्ज़ जेके आहिनि उहे साॻिया आहिनि जेके मोहम्मद करीम सलाम सां नाज़िल कया हुआ। इना नहन नज़ल न ज़िक्र व इना लहूल हाफ़िज़ून क़ुर शरीफ़ जे शुरू में अॻु में लिखंदा हुआ। पोइ हाणे लिखनि था अलाए कोन था लिखनि। बरहाल हीउ ॼणो को वॾो मौजज़ो आहे, अलाह ताला हिते चर्चे छॾियो आहे। इन सूरत हिजर में आहे इहा ॻाल्हि आहे। सभु मिलियल मसान मसानी बि अॻिते इन ई सूरत में आहे। अहिड़ियूं अहिड़ियूं अजब जहिड़ियूं आयतूं आहिनि, उन ते तवजो करणु। वलकद अरसलना मिन क़ब्लिक फ़ी शिया इलावलिन शिया शिया हाणे शिया सनी लॻा पियो आहे जहिड़ो शिया माना ग्रुप ग्रुप बाज़ी ग्रुप बाज़ी भई माण्हू जेके ग्रुप बाज़ी कंदा आहिनि। वलकद अरसलना मिन क़ब्लिक फ़ी शिया इलावलिन अॻियूं क़ौमूं जेके हिते माना शिया हिकु हंधु रॻो जॻह में शिअ जो लफ़्ज़ जेको आहे सो पॉज़िट थियनि हुन सां हज़रत इब्राहिम जेको आहे सो हज़रत नूह अलाम जी शिअल शिअ शिओ हुयो यानी हुनजे पोयां थी हलियो। बाक़ी सभु नेगेटिव माना में मुलाक़ात وما يأتيهم من رسول إلا كانوا به يستهزئون. كذلك نسلكه في قلوب المجرمين لا يؤمنون به وقد خلت سنة الأولين. ولو فتحنا عليهم بابا من السماء فظلوا فيه يعرجون لقالوا إنما سكرت أبصارنا بل نحن قوم مسحورون. ولقد جعلنا في السماء بروجا وزيناها للناظرين وحفظنا من كل شيطان رجيم. ॻाल्हियुनि खे मंगल आरा जी ॻाल्हियुनि खे बि हिफ़ाज़त शैताननि खां हिफ़ाज़त करण लाइ रखियो अथऊं ऐं हिन क़ुर खे बि असां कयूं था. सौफ़ात में बि ॻाल्हि कंदो فاتبعه شهاب مبين. والأرض مددناها والقينا فيها رواسي وأنبتنا فيها من كل شيء موزون. وجعلنا لكم فيها معايش ومن لستم له برازقين. درتي من رزق سان تانجلا مهيا كيوائي تان رزق پاني پان كي دي كون سگو जेकॾहिं आऊं न चाहियां अलाह ताला जेकॾहिं न चाहे त हुन रिस्क असांखे किथां मिले. का बि शइ कान्हे जंहिंजा असां वटि ख़ज़ाना न हुजनि. हर शइ जा ख़ज़ाना असां वटि आहिनि. इलाहूं वायरसनि जा बि ख़ज़ाना असां वटि, बैक्टीरिया जा बि ख़ज़ाना असां वटि, बीमारियुनि जा बि ख़ज़ाना असां वटि, तूफ़ाननि जा बि ख़ज़ाना असां वटि, खाइण पीअण जूं शयुनि जा बि ख़ज़ाना असां वटि, पेट्रोल जा बि ख़ज़ाना असां वटि. जॾहिं वणे हू जेतिरो नाज़िल कयूं मक़दर मालूम क़दुरु असां मक़दार मुताबिक़ पंहिंजे हिसाब किताब सां लाहियूं था. وَمَا نُنَزِّلُهُ إِلَّا بِقَدَرٍ مَّعْلُومٍ وَأَرْسَلْنَا الرِّيَاحَ لَوَاقِحَ فَأَنزَلْنَا مِنَ السَّمَاءِ مَاءً فَأَسْقَيْنَاكُمُوهُ. हवाऊं था हलायूं पोइ ककर था थियनि, पोइ हुन मां पाणी थो वसे, पोइ खाओ पियो था तव्हां, पाणी पियो था, ॿिया अनाज थियनि था. وَمَا أَنْتُمْ لَهُ بِخَازِنِينَ. ऐं पाणी खे तव्हां स्टोर करे नथा रखी सघो. जेकॾहिं आउं मींहुं न विसायां त पोइ वेठा फत कंदो सत कंदो चवंदो पाणी पाणी खपे, पाणी खपे, पाणी खपे, पाणी आहे कोन को, पाणी घटि आहे, पाणी घटि इस्तेमालु करियो. वमा अंतुम लहू बेखाज़िनीन. तव्हां उन खे रखी नथा सघो, डैम बनाए रखनि कोन थो, डैम टोड़े छॾींदो पोइ छा कंदो अथई. वैनाल नखनुमीत ونحن الوارثون ولقد علمنا المستقدمين منكم ولقد علمنا المستأخرين وإن ربك هو يحشرهم. وهي رب تاك قيامت دي اٿاريندو گڏ ڪندو سهڙي سمي هان سڀني گاني گڏ ڪبو. وإن ربك هو يحشرهم إنه حكيم عليم ولقد خلقنا الإنسان من صلصال माण्हू जे ख़ल्क खे ठड़कंदड़ ठड़क ठक ठड़क ठक वेठो रुगो बक बक कंदो, वठो रुगो सॼो ॾींहुं बक पवंदो, ठड़क ठड़क वेठो कंदो, सलसाल ठड़ ठड़ करण वारो ठिकर जीअं हूंदो आहे, ठिकर भितर वांगुरु. जान या जिन या छा माना अलाह ताला ख़बर. والجان خلقناه من قبل پيري جان خلقي پو انسان خلقي من نار السموم با من خلقي. واذ قال ربك للملائكه ملائكن کي او رب تعالى اني خالق بشرا ما خلق انسان بشر کي خلق وارو من سال من سلسال حميل مسنون. هاڻي ٽي دفعه لفظ़ سلسال حميل مسنون من حميل مسنون ٽي دفعه इस्तेमालु थो करे अलाह ताला. फ़ैदा सवाइ तू जॾहिं हुनखे सिधो करे छॾियां, उहा नफ़ख़्तुफ़ी मिर रूही जॾहिं आऊं पंहिंजो रूह हुन में फूकियां, फ़क़ु लहू साजिदीन, पोइ हुनखे सिधे करण वारनि मां थी पओ, हिनखे सजदो कयो. फ़सजदु अल मलाइकतु कुल्लुहुम, उहे फ़रिश्ता जेके मतिलबु चए मञण वारा आहिनि उन्हनि सभिनी सजदो कयो. पर हू जेको आहे अजम कुल्लुहुम अजमाउन इलाह इबलीस, उहो जेको बलस वारो हो, जेको मायूसी वारो हो, जेको फ्रस्ट्रेशन वारो, उहो जेको छा चइबो आहे, जेको अलाह ताला खां मायूस थियो अलाह ताला जी रहमत खां, उन जेको आहे सजदो न कयो. इलाह इबलीस अबा डिसओबेड ऐं यकून नवा साजिदीन, सजदे करण वारनि खां थिए वारनि जहिड़ो थिए उनखां इनकार कयईं. क़ाल इबलीस, अलाह ताला चयो इबलीस खे, त इबलीस मालक अला अलाह तकून मां साजिदीन, छा ला तूं सजदे करण वारनि मां न थियईं. क़ाल अलम क़लम अकुल असजुद ले बशरिन ख़लक़तहु मिन सलसालिन मिन हमईन मसनून, अहिड़े कयूं कीअं कया ठिकर खे भितर खे जेको वेठो ठड़के ठड़के ठड़के ऐं वेठो आऊं हुनखे उहो ख़लकियो आहे मूंखे बाहि मां हुनखे ख़लकियो अथई ठड़के ठड़के मां, हाणे आऊं वेठो हुनखे सजदो कंदुसि, इहो कीअं थो थी सघे. कान फ़ख़रुज मिन फ़इन्नका रजीम फ़इन्ना अलैका लअनत इला यौमिद्दीन, क़ाल रब فانزلني الى يوم يبعثون, قال فانك من المنذرين الى يوم الوقت المعلوم, قال ربي بما اغويتني بدناشكم چلو جو مکے جو دھوکو دنو ہے تو مکے جو چا گمراہ کہو ہے گمراہ مو کہو ہے. قال فربي بما اغويتني لأزينن لهم في الارض, دتي مي زينت تائن سن تن جن کي مکھا بلارو ڪيو ٿي انن جي لاءِ ان کي کارن جي لاءِ, ولا اغوينهم ان کي گمراه ڪندس تن جي رستي کان, اجمعين سبني کي کوشش ڪندس, الا عبادك منهم المخلصين, سو انن ماڻهن جي جيڪي تنجا सिंसियर बहाना हूंदा, सिंसियर बहानो हूंदो पोइ कोन ईंदो मुंहिंजे वस में, बाक़ी ॿियनि खे आऊं अहिड़ी जुठ कंदुसि उहो खणी थिया. ख़ैर मुस्तक़ीम, ही आहे मूं ॾांहुं रस्तो सिधो, मुंहिंजो रस्तो सिधो ई आहे. इन इबादी लाइ सलकम सुल्तान, मुंहिंजे बहाननि ते तो कोन हलंदो को एविडेंस, को हलंदो सुल्तान तुंहिंजो, इलाह मन तबाकल गावीन, सवाइ उन्हनि जे जेके तुंहिंजे पोयां हलंदा गुमराहनि मज़ा हूंदा. वन जहनम लमोदुम अजमाइन, ऐं उन्हनि जे लाइ मूं जहनम ठाहे जोड़े रखियो आहे, पंहिंजो तयारु करे रखियो आहे. ला सबत अबुआब, उन जहनम खे सत दरवाज़ा हूंदा, सतनि मज़ा जंहिं मज़ा मां चाहियां उन मां उनखे लंघाईंदुसि अंदरि जहन में. लिकुल बाब मिनहुम जुज़ुन मक़सूम, यानी जहाननि मुंहिंजा सत क़िस्म हूंदा, सतनि क़िस्मनि जे माण्हुनि खे सतनि मुख़्तलिफ़ दरवाज़नि खां ऐं मोकिलींदुसि, हलो मुंहिंजा साईं. इन अलमुतकीन, पर मुतकीन जी ॻाल्हि बि आहे, इन अलमुतकीन नफ़ी जन्नातिमायून उदखलूहा बिसलामिन आमिनीन वनज़ना माफ़ी सुदूरिम من غل إخوان على سرر المتقابلين لا يمسهم فيها نسب وما هم منها بمخرجين نبئ عبادي أني أنا الغفور الرحيم. هي آية آية هنا هنا في سورة البقرة يسألونك عني فإني قريب أجيب دعوة الداعي إذا دعان هي بآيتون بهترين آيتون جيك الله تعالى بخش کرن وارو ہے رحمت کرن وارو ہے صد بدھن وارو ہے بھئی آیتون إن نبي عبادي أني أنا الغفور الرحيم وأن عذابي والعذاب الأليم ونبئهم من ضيف إبراهيم ضيف إبراهيم إبراهيم جي مهمان جي گال حضرت لوط علیہ السلام جي سدوم ۽ گمور جي تباهي بربادي جي گال هن صورت ۾ ايندي الله تعالى سان مجادله کرڻ جي حضرت ابراهيم جي گال هن ۾ آهي ونبئهم عن ضيف إبراهيم إذ دخلوا عليه فقالوا سلاما قال إنا منكم وجلون قالوا لا تعجل إنا نبشرك بغلام عليم قال بشرتموني على أن مسني الكبر فبما تبشرون قالوا بشرناك بالحق فلا تكن من القانتين قال ومن يقنت من رحمة ربه قال ومن يقنت من رحمة ربي إلا الضالون قال فما خطبكم أيها المرسلون قالوا إنا أرسلنا إلى قوم مجرمين إلا آل لوط إنا لمنجوهم أجمعين إلا امرأته قدرنا إنها لمن الغابرين فلما جاء آل لوط المرسلون قال إنكم قوم منكرون قالوا بل جئناك بما كانوا فيه يمترون وأتيناك بالحق وإنا لصادقون فاصب عليك بقطع من الليل واتبع أدبارهم ولا يلتفت منكم أحد وامضوا حيث تؤمرون وقضينا إليه ذلك الأمر أن دابر هؤلاء مقطوع مصبحين وجاء أهل المدينة يستبشرون قال إن هؤلاء ضيفي فلا تفضحون واتقوا الله ولا تخزون قالوا أولم ننهك عن العالمين قال هؤلاء بناتي إن كنتم فاعلين لأمرك يا نبي پاك صلى الله عليه وسلم उहे शइ उहे जेके लूथी क़ौम जेका हुआ लमरु ख इन हुम लफ़ी सकरत हिम या महून पंहिंजे अंधा हुआ पंहिंजे शराब जे नशे में नशे में सकरत हिन में ॿियो दफ़ो हिन सूरत में सकरत जी ॻाल्हि फ़ख़्सतुमुर सयतु मुशरिक़ीन फजलना आलिहा साफ़िलहा व अमतरना अलैहिम हिजारतम मिन सिजील إن في ذلك لآيات للمتوسمين وإنها لبسبيل مقيم إن في ذلك لآية للمؤمنين وإن كان أصحاب الأيكة لظالمين فانتقمنا منهم وإنهما لبإمام مبين ولقد كذب أصحاب هجر المرسلين وآتيناهم آياتنا فكانوا عنها معرضين وكانوا ينحتون من الجبال بيوتا آمنين فأخذتهم السيئة مصبحين فما أغنى عنهم ما كانوا يكسبون وما خلقنا السماوات والأرض وما بينهما إلا بالحق وإن الساعة لآتية فاصفح الصفح الجميل إن ربك هو الخلاق العليم ولقد آتيناك سبعا من المثاني وقرآنا العظيم لا تمدن عينيك إلى ما متعنا به أزواجا منهم ولا تهزن عليهم واخفض جناحك للمؤمنين وقل إني أنا النذير المبين كما أنزلنا على المقتسمين الذين جعلوا القرآن عيدين فربك لنسألنهم أجمعين أما كانوا يعملون فاصدع بما تعمر وأعرض عن المشركين إنا كفيناك المستهزئين الذين يجعلون مع الله إلها آخر فسوف يعلمون ولقد نعلم أنك يضيق صدرك بما يقولون فسبح بحمد ربك وكن من الساجدين وعبد ربك حتى يأتيك اليقين صدق الله العلي العظيم وصدق رسوله نبي الكريم نحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم حسبي الله لا إله إلا هو عليه توكلت وهو رب العرش العظيم اللهم اشف مرضانا اللهم اشف مرضانا اللهم سهل ويسر لا توسل علينا يا رب سبحان ربك رب العزة ما يصفون وسلام على المرسلين والحمد لله رب العالمين ربنا تقبل منا إنك أنت السميع العليم اللهم صل على سيدنا محمد نبي الأمي وعلى آله وصحبه وأزواجه وذرياته وأهل بيته أجمعين برحمتك يا أرحم الراحمين.